जीजु स्वागत छ। अहिले तपाईँ सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz र यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम बलावज। र कार्यक्रम बलावजको साथमा तपाईँसँगै बसेर तपाईँ जस्तै साना साना भाइ बहिनीले गीत गाउनु भएको मैले यस प्रोग्राम मार्फत गीतहरू बजाउनेछु, साथमा तपाईँको फोन कल लिनेछु अनि त्यसपछि यो गर्मीको समयमा अझ बढी रमाइलो पार्नको लागि इन्फर्मेसन खालको कविताहरू पनि मैले डेफिनेटली भन्ने नै छु। र साथीहरू आज पनि तपाईँ हामीलाई कल गर्न सक्नुहुन्छ 056-563-332 रहेको छ हाम्रो स्टेसनको नम्बर। यसमा आएर आफ्नो ट्यालेन्ट सबैको सामु देखाउन सक्नुहुन्छ। हाम्रो साथीहरू कतिपय साथीहरू कस्तो ट्यालेन्ट हुनुहुन्छ, हाम्रो साथीलाई गीत गाउन आउँछ, कविता भन्न आउँछ, जोक्स भन्न आउँछ, चुट्किला भन्न आउँछ अनि त्यसपछि क्यारिकेचर गर्न आउँछ भने पनि सजिलैसँग हाम्रो स्टेसनको नम्बरमा कल गरेर आएर आफ्नो प्रतिभा भट्टाभट देखाउन सक्नुहुन्छ है साथीहरू। साथीहरूलाई मैले पटक पटक भनिरहेकी छु, आफ्नो प्रतिभा देखाउनको लागि लजाउनु भएन, डर मान्नु भएन, त्यसैले आफ्नो प्रतिभा देखाउनको लागि ढुक्कसँग हाम्रो स्टेसनको नम्बर मैले खोलिरहेकी छु 056-563-332 रहेको छ। यसमा आएर आफ्नो प्रतिभा सबैको सामु देखाउन रेडी गर्दै गर्नुहोस् र यतिखेर पनि कार्यक्रमको सुनौ पहिलो साङ्गीतिक कोसेली। को थरी थरी छ मासना रहर छ मलाई सबै फुलको एउटै माला गासिन रहर छ मलाई सबै फुलको एउटै माला गासिन ओके यस्तै यस्तै भन्दै थियो यो हाम्रो मिठो साङ्गीतिक आवाजले साथीहरू यदि तपाईँ हामीलाई कल आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने डेफिनेटली डायल गर्न सक्नुहुन्छ 0556563332 रहेको छ हाम्रो स्टेसनको नम्बर यसमा आएर आफ्नो प्रतिभा देखाउन सक्नुहुन्छ आफ्नो प्रतिभा देखाउन सक्नुहुन्छ भन्ने क्रममा हामीलाई चाहिँ 8 क्लाससम्म पढ्ने साथीले मात्र कल गरेर आफ्नो ट्यालेन्ट सबैको सामु उजागर गर्न सक्नुहुन्छ साथीहरू आफ्नो लेख रचना सुनाउनु मन छ भने अनि त्यसपछि आफ्नो साथीहरूलाई हाई हेलो भन्नु मन छ भने मेसेज दिन चाहनुहुन्छ भने पनि डेफिनेटली हाम्रो स्टेसनको नम्बरमा कल गर्नुहोस् भनेर भन्न चाहन्छु र साथीहरू गर्मीको समय छ है एकदमै गर्मीको समय छ एकदमै आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ बाहिर हिँड्दाखेरि छाता ओढेर हिँड्नुपर्छ एकदमै घाम लाग्छ बाहिर होइन त्यसैले साथीहरू छाला डढ्छ अनि त्यसपछि यस्तो गर्मीको मौसममा त अब पानी सोच्ने हुन्छ त्यसैले शरीरले पानी सोच्छ त्यसैले हामीलाई धेरै नै पानीको आवश्यक हुन्छ बाहिर हिँड्दाखेरि छाता ओढेर हिँड्नुपर्छ अनि लामबौले टी सर्ट लगाउनुपर्छ अझ व्हाइट कलरको टी सर्ट त एकदमै बेस्ट हुन्छ नि है साथीहरू त्यसैले हाम्रो साथीहरू जहाँ दिनुहुन्छ मैले यस स्टेसनबाट यस्तो राम्रो कुराको इन्फर्मेसन गराउँदा गराउँदै यदि साथीले आफ्नो मैले भनेको यी कुराहरू फलो गर्नु भएन भने कुनै पनि अर्थ रहँदैन त्यसैले गर्मीको समयमा आफ्नो स्वास्थ्यको एकदमै ख्याल गर्नुहोस् भन्ने क्रममा आज मैले हप्ताको डायरी भन्ने एउटा कविता लिएर आएकी छु त्यसैले रेडियोको नजिकै आएर रेडियोको भोल्युम ठुलो बनाएर सुन्नुहोस् है त यो रमाइलो कविता त हाम्रो कविताले भन्दैछ हप्ता दिनमा 7 बार कहाँ के पढ्ने हो सम्झी लेख्छु डायरी कुन काम गर्ने हो आइतबार अस्ति म छिट्टै स्कुल गए थिएँ सफा सुग्घर भई बस्दा स्याबासी नै पाएँ थिएँ सोमबार हिजो हो गिरा कार्य धेरै थियो स्कुलबाट फेरि गर्दा बल्ल तल्ल पुरा भयो मङ्गलबार आज हो गणेश स्थान गएँ म हतार पर्यो स्कुल जान झन्डै ढिला भएँ म बुधबार भोलि हो किताब किन्न जानु छ आमासँग मामा घरमा साँझ खाना खानु छ बिहिबार पर्सि त खेलमा भाग लिनेछु पहिला हुने विश्वास छ उत्साहित म हुनेछु शुक्रबार नि पर्सिलाई कार्यक्रम धेरै छन् केमा खै भाग लिउँ मन पर्ने धेरै छन् शनिबार छुट्टी हो नुहाई धुवाई गर्छु म घुम्न गई टिभी हेरी घरको काम गर्छु म यसरी नै मिलाएँ 7 दिनको डायरी समय खेर गएमा बस्नु मैले के गरी ओके साथीहरू हुन त आज शुक्रबार हो है तर हाम्रो कविताले त आज त मङ्गलबार भनेको छ नि है तर केही छैन जस्ट यो हप्ताको डायरी भनेर यो कविताको शीर्षक मात्र थियो त्यसैले साथीहरू एकदम बुझ्ने हुनुहुन्छ हाम्रो साथीहरू जाति हुनुहुन्छ बुझिहाल्नुहुन्छ नि है साथीहरू हो साथीहरू त्यसैले यो कविताले भने जस्तै हामीले हप्ताको डायरी बनाएर काम गऱ्यो भने टाइम युटिलाइज हुन्छ साथीहरूलाई थाहा छँदैछ टाइम यति अमूल्य हुन्छ साथीहरू टाइम गएपछि फर्काउन मिल्दैन त्यसैले समयमा नै आफ्नो कामको युटिलाइज गरेर टाइमलाई युटिलाइज गरेर आफ्नो कार्यहरू गर्नुपर्छ बेलैमा धेरै पढ्नुपर्छ र साथीहरू हाम्रो कविताले भन्दैछ नि बिहिबार त पर्सि खेलमा भाग लिनेछु पहिला हुने विश्वास छ उत्साहितमा हुनेछु भनेको छ अनि यस्तै गरी शुक्रबार नि पर्सिलाई कार्यक्रम धेरै छन् रे मन पनि चाहिँ धेरै छन् रे खोइ केमा भाग लिउँ भनेर भनिरहेको छ नि साथीहरू त्यसैले साथीहरू जस्तो हाम्रो कविताले भन्दैछ यसरी नै तपाईँ पनि आफ्नो प्रतिभा देखाउनको लागि अनि आफ्नो गेम कुनै पनि आफ्नो गेममा आफू ट्यालेन्ट छ भने त्यो देखाउनुपर्छ त्यसैले पछाडि हट्नु भएन हाम्रो स्कुलमा हुने विभिन्न कम्पिटिसनहरूमा जस्तै सिङ्गिङ कम्पिटिसन डान्सिङ कम्पिटिसन रनिङ क्विज जे जस्तो प्रोग्राम भए पनि अगाडि बढ्नुपर्छ आफ्नो प्रतिभा देखाउनुपर्छ त्यसैले मैले भनिरहेकी छु कि हाम्रो स्टेसनको नम्बरमा कल गर्नुहोस् भनेर 0556563332 रहेको छ हाम्रो स्टेसनको नम्बर यसमा आएर आफ्नो ट्यालेन्ट देखाउन सक्नुहुन्छ है साथीहरू भन्ने क्रममा यति बेला भने 3:37 गइसकेछ त्यसैले एउटा मिठो साङ्गीतिक आवाज सुन्नुपर्ने हुन्छ यसपछि एउटा छोटो विश्राम लिनुपर्ने हुन्छ त्यसैले आउनुहोस् कार्यक्रममा यो मिठो साङ्गीतिक आवाज सुनौ त्यसपछि एउटा छोटो ब्रेकको पालो त्यसपछि म फेरि आउनेछु हे नाना हे नाना रेडियो अर्पण 104